चाहे कलम जति सुकै मूल्यवान होस् तर त्यो भन्दा मूल्यवान तिनी कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाई हामी हातेमालो गरौं, साथ हामी दिनेछौ। युवा संचारकर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईका लागि। हरेक हप्ताको बुधबार बेलुकी बीबीसी नेपाली सेवा पछि तमोली एफएम 94.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। दाजुभाइलाई भाइटिकामा सघाइदिनु चेलीहरू दाजुभाइलाई भाइटिकामा सघाइदिनु चेलीहरू सुख समृद्धिको कामना गर्दै जगाइदिनु चेलीहरू न ओइलाउने मखमली सयपत्री फुलको माला न ओइलाउने मखमली सयपत्री फुलको माला निधारभरि सप्तरङ्गी टिका लगाइदिनु चेलीहरू सुख समृद्धिको कामना गर्दै जगाइदिनु चेलीहरू दाजुभाइलाई भाइटिकामा सघाइदिनु चेलीहरू दिदी बहिनीले कामना गर्दै दाजुभाइको निम्ति दिदी बहिनीले कामना गर्दै दाजुभाइको निम्ति तिहारको बेला लामो आयु मगाइदिनु चेलीहरू सुख समृद्धिको कामना गर्दै जगाइदिनु चेलीहरू दाजुभाइलाई भाइटिकामा सघाइदिनु चेलीहरू स्नेह दिदी भाइको साटासाट गर्ने तिहारको बेला स्नेह दिदी भाइको साटासाट गर्ने तिहारको बेला धेरै मित्रहरू बनाउँदै शत्रुहरू भगाइदिनु चेलीहरू सुख समृद्धिको कामना गर्दै जगाइदिनु चेलीहरू दाजुभाइलाई भाइटिकामा सघाइदिनु चेलीहरू। आयो तिहार दिदी भाइको माया बोकी ल्यायो। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको कार्यक्रम मेरो रचनामा मात्र तपाईँका आफ्ना रचनाहरू यस कार्यक्रममा हामी वाचन गर्ने गर्छौँ र आज पनि तपाईँले नै माया गरेर तपाईँहरू जस्ता धेरै साथीहरूले माया गरेर पठाउनुभएका रचनाहरू मसँग अथवा भनौँ मेरो सामु आइसकेका छन् र यस कार्यक्रमलाई यहाँहरूले damoliafm.org पनि प्रत्यक्ष रूपमा लगन गरेर सुन्न सक्नुहुनेछ भने कार्यक्रमको समाप्ति पश्चात यहाँहरूले विभिन्न ब्लगहरू मार्फत रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com र त्यस्तै गरेर मोहन बिहानीजीको ब्लग mohanbihani.blogspot.com र त्यस्तै गरेर भट्टराई दिवाकर .blogspot.com मा पनि गएर यस कार्यक्रमलाई कार्यक्रमको समाप्ति पश्चात यहाँहरूले सुन्न सक्नुहुनेछ। कार्यक्रमका निम्ति तपाईँले माया गरेर पठाउनुभएका त्यस्ता कोसेलीहरूलाई फुकाउनै पर्ने हुन्छ र तिनै कोसेलीहरूमध्ये सर्वप्रथम म पर्वत भण्डारी सङ्खुवा सभाबाट पठाउनु भएको छ उहाँले पठाउनु भएको गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मैले त तिमीलाई फूल सम्झेको थिएँ तर तिमी काँडा भयौ मैले त तिमीलाई फूल सम्झेको थिएँ तर तिमी काँडा भयौ मेरो मुटुमा राखेको थिएँ तर मुटु घोची टाढा भयौ मैले त तिमीलाई फूल सम्झेको थिएँ तिमी काँडा भयौ मिलनको पलसँगै रमाएका यादहरू आइरहन्छ मिलनको पलसँगै रमाएका यादहरू आइरहन्छ अतीतका व्यथा सम्झी मन खाइरहन्छ, मिलनको पलसँगै रमाएका यादहरू आइरहन्छ। छुट्नु रहेछ आखिर झुटो माया किन गर्यौ, छुट्नु रहेछ आखिर झुटो माया किन गर्यौ, तडपिराछु आज जालमा किन पार्यौ, छुट्नु रहेछ आखिर झुटो माया किन गर्यौ। पर्वत भण्डारी सङ्खुवा सभाका साथीको एउटा गीत मैले वाचन गरेँ र अर्को एउटा साहित्यिक रचना अन्तर्गत गजललाई लिन चाहन्छु। यो गजल हामीसँग आएको छ भन्नुपर्छ र यो गजल हामीलाई उपलब्ध गराउनु भएको छ मानन्दर अभागीजीले, उहाँको गजल वाचन गर्छु अबको क्रममा। यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ, एउटा कुर्चीको राजनीति खराब विचार फाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ। अब हाम्रो यो देशमा, अब हाम्रो यो राष्ट्रमा विकास देख्न चाहने हो भने, अब हाम्रो यो राष्ट्रमा विकास देख्न चाहने हो भने मुसाले पारेका पुवालहरू यो देशमा अब टाल्नु छ। एउटा कुर्चीको राजनीति खराब विचार फाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ। मुखमा बुझो लाएर अब कदापि बस्नु हुँदैन, मुखमा बुझो लगाएर अब कदापि बस्नु हुँदैन, हाम्रो धरोहर खोसिन्छ भने त्यस्तालाई ढाल्नु छ। एउटा कुर्चीको राजनीति खराब विचार फाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ। यदि सचेत नभए हामी र हाम्रो देश रहन्न, यदि सचेत नभए हामी र हाम्रो देश रहन्न, कुर्ची र स्वार्थी फना त्यागेर बेलैमा पाइला चाल्नु छ। एउटा कुर्चीको राजनीति खराब विचार फाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ। आफैमा द्वन्द्व र युद्ध नगरौँ, राम्रो सद्भाव राखौँ, आफैमा द्वन्द्व र युद्ध नगरौँ, राम्रो सद्भाव राखौँ। अब हातमा मसाल होइन शान्तिको दीप बाल्नु छ। एउटा कुर्चीको राजनीति खराब विचार फाल्नु छ, यदि माटोको माया छ भने राम्रो विचार पाल्नु छ। निकै मिठो रचना उपलब्ध गराइदिनु भयो मानन्द रभागीजी, यहाँलाई धेरै धेरै धन्यवाद। वास्तवमा खराब विचारहरूलाई त्यागेर नयाँ विचारसँगै, नयाँ उमङ्गसँगै, एउटा नयाँ भिजनका साथमा देशलाई डोर्याउने बेला आएको छ। त्यसैले पनि चुनावको यो रौनकले चारैतिर छाइसकेको छ र चुनाव पश्चातको संविधान सभा एउटा संविधान लेखन कार्य अगाडि बढ्नेछ, जहाँ हरेक वर्गले खोजेका कानुनहरू यो देशले पाउनेछ। हामी यही कामना गरौँ। र अर्को गजल वाचन गर्न चाहन्छु। यो गजल रहेको छ सरोज चौलागाई ईश्वरपुर तीन बायलबास सरलाहीका साथी हुनुहुन्छ, उहाँले पठाउनु भएको गजल अबको क्रममा। रातो साडी चुरापते लाउँदा कस्ती हुन्छन् माया, रातो साडी चुरापते लाउँदा कस्ती हुन्छन् माया, थाली बोकी मन्दिर धाउँदा कस्ती होलिन् माया, रातो साडी चुरापते लाउँदा कस्ती हुन्छन् माया। सङ्गीहरूसँग हाँस खेल अनि ठट्टा गरी गरी, सङ्गीहरूसँग हाँस खेल अनि ठट्टा गरी गरी, तिहारको गीत मिली गाउँदा कस्ती होलिन् माया, थाली बोकी मन्दिर धाउँदा कस्ती होलिन् माया, रातो साडी चुरापते लाउँदा कस्ती होलिन् माया। एक वर्षसम्मको पीर चिन्ता सबै सबै भुलाएर, एक वर्षसम्मको पीर चिन्ता सबै सबै भुलाएर, मात्र खुसी अनुहारमा छाउँदा कस्ती होलिन् माया, थाली बोकी मन्दिर धाउँदा कस्ती होलिन् माया, रातो साडी चुरापते लाउँदा कस्ती होलिन् माया। आफैले बनाएको सधैँ खाएर दिक्क भएकी बेला, आफैले बनाएको सधैँ खाएर दिक्क भएकी बेला, आमाले पकाएको खाना पाउँदा कस्ती होलिन् माया, थाली बोकी मन्दिर धाउँदा कस्ती होलिन माया, रातो साडी चुरा पोते लाउँदा कस्ती होलिन माया, दिनभरि नै मेरै लागि निर्मम व्रत बसेर पनि, दिनभरि नै मेरा लागि निर्मम व्रत बसेर पनि हाँस्दै मेरो नजिक आउँदा कस्ती होलिन माया, थाली बोकी मन्दिर धाउँदा कस्ती होलिन माया, रातो साडी चुरा पोते लाउँदा कस्ती होलिन माया। निकै निकै मिठो गजल सरोज चौलागाई ईश्वरपुर तीन बैलबा सर्लाईका साथीको गजल हामी वाचन गरिसकेका छौँ। यसरी नै यहाँहरूले पठाउनुभएका गजलहरू मसँग धेरै नै छन्। अबको क्रममा फेरि पनि अर्को एउटा गजललाई जोड्छु। अन्जान श्रेष्ठ भागी कान्छी बजार स्याङ्जाका साथी हुनुहुन्छ, उहाँको गजल अबको क्रममा म वाचन गर्न चाहन्छु। जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, खोलेसरी बग्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, छाती चिरी मुटु लगे हुन्थ्यो तिमीले पहिले, छाती चिरी मुटु लगे हुन्थ्यो तिमीले पहिले, भित्रभित्रै जल्दैछ जिन्दगी तिम्रै यादमा, खोलीसरी बग्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, पात सबै झरिसकेको बोट सरी आज, पात सबै झरिसकेको बोट सरी आज, दिन रात ढल्दैछ जिन्दगी तिम्रै यादमा, खोलीसरी बग्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, ढुङ्गा जस्तो मन पग्लिएन तिम्रो मन, ढुङ्गा जस्तो मन पग्लिएन तिम्रो मन, आगो बिना जल्दैछ जिन्दगी तिम्रै यादमा, खोलीसरी बग्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, तिमीले दिएको दाग कसरी मेटाउँ आज, तिमीले दिएको दाग कसरी मेटाउँ आज, ओइलिएर गल्दैछ जिन्दगी तिम्रै यादमा, खोलीसरी बग्दैछ जिन्दगी तिम्रै यादमा, जसो तसो चल्दैछ जिन्दगी तिम्रै यादमा, तिम्रै यादमा सोचेको बेला, तिम्रै मायामा हराएको बेला, म कता कसलाई पो बोलाएछु, म कहाँ कहाँ पो टोलाएछु। निकै सुमधुर आवाज सरुवनको यो आवाज तपाईँ सम्पूर्णको लागि। Oh, yeah. तिम्रो यादमा हराएको बेला म कसलाई कसलाई पो बोलाएछु, म कहाँ कहाँ पो टोलाएछु। सरवनको यो आवाज हामी सुनिसकेका छौँ। तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो कार्यक्रम मेरो रचना। हामी तपाईँहरूले नै माया गरेर पठाउनु भएका तिनै रचनाहरूलाई स्थान दिइराखेका छौँ र जानकारी पनि गराउँ। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँ www.facebook.com/yumiaroarsgn यो पेजमा गएर तपाईँहरूले आफ्ना रचनाहरू हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र त्यस्तै गरेर दमौली एफएमको आधिकारिक पेज www.facebook.com/damauliefm94.2 मा गएर पनि यस कार्यक्रमको निम्ति तपाईँहरूले आफ्ना रचनाहरू हामी समक्ष उपलब्ध गराउन सक्नुहुनेछ। फेरि पनि तपाईँहरूले नै पठाउनुभएका मात्र तपाईँका आफ्ना रचनाहरूलाई जोड्ने नै छु। अबको क्रममा भने यो रहेको छ नेत्र अविरल ताप्रेजुङ खोकलिङका साथी हुनुहुन्छ र हाल उहाँ बहराइनमा हुनुहुन्छ। यति टाढा टाढा रहेर पनि धेरै साथीहरूले हामीलाई निकै निकै माया गर्नुभएको छ। हामी सायद मूल्य नै तिर्नु पर्थ्यो भने त सायद हामी मूल्य चुकाउन सक्थेनौँ होला। पक्कै पनि यहाँहरूको यो माया एकदमै हामी आभारी छौँ। यति धेरै हामीलाई माया गर्नुभएको छ, निकै टाढा टाढाबाट पनि हामीलाई रचनाहरू उपलब्ध गराएर जुन सहयोग दिनुभएको छ पक्कै पनि हामी ऋणी छौँ, निकै ऋणी छौँ। त्यो हामी आफैले आफैलाई आभास गरिराखेका छौँ। र अबको क्रममा भने नेत्र अविरलजीको यो गजललाई जोड्छु। निकै मिठो अनि एउटा मार्मिक पनि उहाँले गजलहरू लेख्दै आउनुभएको छ। अबको क्रममा उहाँको गजल। देश जलाएर आगो ताप्नेहरू, देश जलाएर आगो ताप्नेहरू, माटो बेची सिमाना नाप्नेहरू, देश जलाएर आगो ताप्नेहरू, हिजो त्यही देशको विरुद्धमा, हिजो त्यही देशको विरुद्धमा आज फैलाउँदै हात थाप्नेहरू, माटो बेची सिमाना नाप्नेहरू, देश जलाएर आगो ताप्नेहरू, आफ्नै बारेमा लेखी नाना थरी, आफ्नै बारेमा लेखी नाना थरी, अखबार त्यो बनाएर छाप्नेहरू, माटो बेची सिमाना नाप्नेहरू, देश जलाएर आगो ताप्नेहरू, यहाँ धेरै छन् थिचो मिचो गर्दै, यहाँ धेरै छन् थिचो मिचो गर्दै, ठुलो भन्दै सानालाई दाप्नेहरू, माटो बेची सिमाना नाप्नेहरू, देश जलाएर आगो ताप्नेहरू। निकै मार्मिक गजल यहाँहरूको माझमा मैले वाचन गरेँ, नेत्र अविरलजीले पठाउनु भएको थियो। पक्कै पनि धेरै साथीहरू, यति धेरै साथीहरू हुनुहुन्छ जसले कार्यक्रमको निम्ति हामीलाई लगातार जसो नियमित जसो हामीलाई पत्रहरू पनि पठाइराख्नुहुन्छ। निकै निकै खुसी पनि लागिराखेको छ। र अबको क्रममा फेरि पनि अर्को एउटा रचनालाई जोड्छु। गजल छ यो पनि, नवीन श्रेष्ठ हरैचा मोरङ हाल मलेसियामा हुनुहुन्छ, उहाँको रचना अबको क्रममा म वाचन गर्न चाहन्छु। घाटा भयो यो साल पनि फापेन रे भन्छन्, घाटा भयो यो साल पनि फापेन रे भन्छन्, ईश्वरले बलियो भाग्य छापेन रे भन्छन्, घाटा भयो यो साल पनि फापेन रे भन्छन्, कर्म गर्न मन छैन भाग्यमा नै भर पर्छन्, कर्म गर्न मन छैन भाग्यमा नै भर पर्छन्, आगो निप्यो आफै बाली तापेन रे भन्छन्, ईश्वरले बलियो भाग्य छापेन रे भन्छन्, घाटा भयो यो साल पनि फापेन रे भन्छन्, बोल्न हुन्न तपाई भनी आफै मपाई हुन्छन्, बोल्न हुन्न तपाई भनी आफै मपाई हुन्छन्, सृष्टिकर्ता ईश्वरको नाम जपे नरे भन्छन्, ईश्वरले बलियो भाग्य छापे नरे भन्छन्, घाटा भयो यो साल पनि फापे नरे भन्छन्, जति पायो उति पाउने आश गर्छन् लोभीहरू, जति पायो उति पाउने आश गर्छन् लोभीहरू, संसार नै पाउँदा पनि थापे नरे भन्छन्, ईश्वरले बलियो भाग्य छापेन रे भन्छन्, घाटा भयो यो साल पनि फापेन रे भन्छन्। निकै मिठो गजल। वास्तवमा फाइदाको पछाडि भाग्नेहरू संसारमा प्रशस्तै हुन्छन्, हुन पनि किन नहुन्। कसैलाई सफलता अनि फाइदा हुन्छ भने पछाडि मान्छेहरू किन हट्छन् र? जो कोही पनि हट्दैन, पक्कै पनि यो एउटा मानिसमा हुने गुण नै हो। हामी यही भन्छौँ। नवीन श्रेष्ठजीको हामी गजल वाचन गरिसकेका छौँ र अबको क्रममा हामी फेरि पनि यो क्रमलाई अगाडि बढाउँदैछौँ र अबको क्रममा मिना तामाङ सुनगाभा काठमाडौँका साथी हुनुहुन्छ, उहाँको गजल वाचन गर्न चाहन्छु। घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ, घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ, अरे यहाँ त लासको नि व्यापार चल्दो रहेछ, घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ, जो होचो उसकै मुखमा घोचो भने जस्तै देखेँ, जो होचो उसकै मुखमा घोचो भने जस्तै देखेँ, गरिब माथि धनीको अत्याचार चल्दो रहेछ, अरे यहाँ त लासको नि व्यापार चल्दो रहेछ, घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ, सँगै जिउँछौँ सँगै मर्छौँ भन्नेहरू छुट्या पाएँ, सँगै जिउँछौँ सँगै मर्छौँ भन्नेहरू छुट्या पाएँ, अचम्म भो यसरी नि घरबार चल्दो रहेछ, अरे यहाँ त लासको नि व्यापार चल्दो रहेछ, घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ, आजभोलि त मासुसँगै हाड पनि बिक्रीमा छ, आजभोलि त मासुसँगै हाड पनि बिक्रीमा छ, र त त्यो ज्यानले किनमेच मारा मार चल्दो रहेछ, अरे यहाँ त लासको नि व्यापार चल्दो रहेछ, घाइते माथि नै खुकुरीको धार चल्दो रहेछ। निकै मिठो अनि मार्मिक हामी गजल वाचन गऱ्यौँ बिना तामाङ सुनगाभाजीको, र अबको क्रममा फेरि पनि अर्को गजललाई नै जोड्छु। देश अहिले चुनावको अलिकति चुनावको रौनकमा फसिसकेको छ, अझै यसलाई यसरी भनौँ कि हरेक राजनीतिक दलहरू आफ्नो चुनाव प्रचार प्रसार र आफूलाई जिताउने दौडधुपमा अगाडि लागिरहेका छन्। होला तपाईँले पनि यो चुनावमा कसलाई भोट दिने र आफ्नो अधिकारको निम्ति आफ्नो उत्तरदायित्वको लागि कोसँग अगाडि बढ्दा राम्रो होला तपाईँ पनि सायद सोच्दै हुनुहुन्छ होला। पक्कै पनि देश बनाउनु पर्छ र देश बनाउनको लागि सच्चा राष्ट्रप्रेमी नेतालाई नै जिताउनु जरुरी हुन्छ। चुनावी गजल रहेको छ मसँग मोहन बिहानी भक्तिपुर साथ सर्लाईका साथीको, उहाँको यो गजल अबको क्रममा म वाचन गर्न चाहन्छु। वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, माग र आपूर्तिको तालमेल कम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, जिताउनुहोस् न ए हजुर मलाई यो चुनावमा, जिताउनुहोस् न ए हजुर मलाई यो चुनावमा, नत्र आजैबाट बारुद बनाउँछु बम बनाउँछु, माग र आपूर्तिको तालमेल कम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, निमन्त्रणा पठाउँदैछु चुनावी भोजको आजै, निमन्त्रणा पठाउँदैछु चुनावी भोजको आजै, रक्सी चिउरा मासुसँगै आलुदम बनाउँछु, माग र आपूर्तिको तालमेल कम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, आफू खानुस् वा अरूलाई खुवाउनुस् हजुर, आफू खानुस् वा अरूलाई खुवाउनुस् हजुर, वरपरको वातावरण पुरै रमझम बनाउँछु, माग र आपूर्तिको तालमेल कम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा रम बनाउँछु, रमाइलो गर्नै पर्यो नाचगान बजनाको, रमाइलो गर्नै पर्यो नाचगाना बजनाको, महे फिल्ममा बाइकको पायल छमछम बनाउँछु, माग र आपूर्तिको तालमेल कम बनाउँछु, वाइन बनाउँछु आफ्नै देशमा, रम बनाउँछु। देशलाई अनेक थरी आश्वासन दिनेहरूप्रति प्रतीकात्मक रूपमा सायद यो गजलले यसै भन्दै थियो। अबको क्रममा एउटा साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु, अर्जुन मिलनको आवाजमा। सबैले त देशलाई केही दिउँ मात्र भन्छन्, तर कोही निस्कँदैनन् जो देशलाई केही दिने रूपमा अगाडि बढिराखेका छन्। यही कुराहरूलाई इङ्कित गर्दै यो साङ्गीतिक आवाजमा यसै भन्दैछ अबको क्रममा तपाईँ सम्पूर्णको माझमा। निकै सुमधुर आवाजले जोडेको थिएँ। सबैले त देशलाई केही दिन्छु दिन्छु मात्रै भन्छन्, तर आखिरमा देशलाई दिने मान्छेहरू कमै निस्कन्छन्। गीत सायद यस्तै भन्दै थियो। र हामी कार्यक्रमको अन्त्य अन्त्य छेडतिर पनि आइराखेका छौँ। मसँग तपाईँका धेरै रचनाहरू छन्, कतै अलिकति डर पनि लाग्छ मेरा रचनाहरू यहाँले वाचन गरिदिनु भएन भनेर, अलिकति रिसाउनुहुन्छ कि जस्तो पनि लाग्छ। र तपाईँका रचनाहरू, ती धेरै रचनाहरू छन् पक्कै पनि, आगामी दिनमा अवश्य पनि ती रचनाहरू यदि रहेका छन् भने वाचन गर्दै जानेछु। र प्रकाश प्रतीक्षा कान्छा, प्रगतिशील मिडिया ग्रुप बानेश्वर र उहाँ शङ्खुवा सभादेखिका साथी हुनुहुन्छ, उहाँले हामीलाई एउटा रुवाई पठाउनु भएको छ। उहाँको यो रचना म वाचन गर्न चाहन्छु। आँसु पिउने भिखारी झैँ मेरो थर भो, आँसु पिउने भिखारी झैँ मेरो थर भो, निर्दयको हातमा परे उसकै भर भो, महान दयाको ठुलो सागर त्यत्तिकै ओइलायो, पवित्र मन कठोरताको बस्न कर भो, निर्दयको हातमा परे उसकै भर भो। धेरै धेरै धन्यवाद प्रकाश प्रतीक्षा कान्छाजी तपाईँको यो रुवाईको लागि। अर्को एउटा गजल पनि छ मसँग, अरुण चामलिङ अम्मान पातले पानी भोजपुरका साथी हुनुहुन्छ र हाल युएई दुबईमा हुनुहुन्छ उहाँ। उहाँले पठाउनु भएको गजल अबको क्रममा। जीवन छदा माया प्रीति लाएर त हेर, सहारामा जिउने कसम खाएर त हेर, जीवन छदा माया प्रीति लाएर त हेर, कति माया गर्छु तिमीलाई शंका यदि लाग्छ भने, कति माया गर्छु तिमीलाई शंका यदि लाग्छ भने, चोखो माया हृदयमा पाएर त हेर, सहारामा जिउने कसम खाएर त हेर, बाचुन्जेल जसो तसो हामीसँगै एक भई, बाचुन्जेल जसो तसो हामीसँगै एक भई, मनमा आस्था साँची राखी धाएर त हेर, सहारामा जिउने कसम खाएर त हेर, खुसी राख्न नसके नि सधैँभरि तिमीलाई, खुसी राख्न नसके नि सधैँभरि तिमीलाई, यो जिनीमा एकचोटिलाई आएर त हेर, सहारामा जिउने कसम खाएर त हेर, जीवन छदा माया प्रीति लाएर त हेर। निकै निकै मिठो गजल हामीलाई पठाउनु भयो अरुण चामलिङजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र समबद्ध कार्यक्रमको निम्ति अन्तिम गजल हुनसक्छ यो गजल, टिआर गौतम रायपुर चार गौतम टोल तनहुँका साथी हुनुहुन्छ, उहाँले पठाउनु भएको गजल अबको क्रममा म वाचन गर्न चाहन्छु। सप्तरङ्गी टिका माला लाउनु तिहारमा, सप्तरङ्गी टिका माला लाउनु तिहारमा, साथीसँगै देश देउसी भैलो गाउनु तिहारमा, सप्तरङ्गी टिका माला लाउनु तिहारमा, नझार्नु है आँसु कति विगत सम्झिएर, नझार्नु है आँसु कति विगत सम्झिएर, सुख शान्ति समृद्धिले जिउनु तिहारमा, साथीसङ्गी देउसी भैलो गाउनु तिहारमा, सबैजना भेट हुन्छ औँसीको त्यो रात, सबैजना भेट हुन्छ औँसीको त्यो रात, दाजुभाइ सम्झिएर आउनु तिहारमा, साथीसँगै देउसी भैलो गाउनु तिहारमा, गरिबीको झुपडीमा नरुनु है अब, गरिबीको झुपडीमा नरुनु है अब, जसरी नि चोखो माया लाउनु तिहारमा, साथीसँगै देउसी भैलो गाउनु तिहारमा, सप्तरङ्गी टिकामाला लाउनु तिहारमा। पराइने आफ्नो आफ्नो नि पराइने, पराइने आफ्नो आफ्नो नि पराइने, भाटिकामा भेट्न आउला, भाइटिकामा भेट्न आउला नरोई जानु। निकै कर्णप्रिय अनि समय सापेक्ष गीत रहेको छ राजु लामाको यो आवाज सँगसँगै। यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको निम्ति जति पनि साथीहरूले रचनाहरू उपलब्ध गराइदिनु भयो यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद टक्राउँदै यहाँहरूको माझबाट विदा हुनु नै पर्ने हुन्छ। र आउँदै गरेको यो तिहारको उपलक्ष्यमा यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको माझबाट सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईले पनि बिदा दिनुहोस्। तपाईँको समय शुभ रहोस्, शुभ समय अनि शुभरात्रि। माइती को चोखो कोशेली हो समझना चेली, काम नगर छो सुख मै को पराई हो जाने नाए, काम नगर छो सुख मायको पराई घर जाने नाई, भाइटिकामा भेट्न आउना नरोई जाऊ चेली। जीवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन सम्झनाउँछ भकान फुट्छ आँसु यो रोकिँदैन सम्झनाउँछ भकान फुट्छ आँसु यो रोकिँदैन भाइटिकामा भेट्न आउँला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो हो आफ्नो नै पर